राजस्वको क्षमताका आधारमा आयोगको सिफारिसमा राष्ट्रिय प्राकृतिक स्रोत प्राथमिकता आयोगको सिफारिसमा प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाँड रोयल्टी बाँडफाँड र अनुदानको रूपमा रकम हस्तान्तरण गर्ने प्रणालीलाई हामीले वित्तीय हस्तान्तरण अन्तर सरकारी वित्तीय हस्तान्तरण भनेर बुझ्ने गर्दछौँ। यो चाहिँ मैले तपाईँलाई अहिले हामीले चाहिँ अन्तर सरकारी वित्तीय हस्तान्तरण भनेको के हो भन्ने कुराको बारेमा यति कुरा मैले तपाईँलाई बुझाएँ। अन्तर सरकारी वित्त हस्तान्तरण विभिन्न तहका सरकारहरूको बिचमा स्रोत साधकहरूको आपसमा बाँडफाँड गर्ने, एक आपसको बिचमा स्रोत साधनको हस्तान्तरण गर्ने वित्तीय संहिताको उत्कृष्ट अभ्यास हो भनेर बुझ्ने गरिन्छ। यसरी पनि तपाईँले लेख्न सक्नुहुन्छ, त्यसलाई थोरै टिप्न पाए पनि हुन्थ्यो भन्ने सरकारले फेरि म तपाईँलाई टिप्न मिल्ने गरेर भन्दैछु। नेपाल सरकारले प्रदेश तथा स्थानीय तहको र प्रदेश सरकारले स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाँड रोयल्टी बाँडफाँड र अनुदानको रूपमा रकम हस्तान्तरण गर्ने प्रणाली अन्तर सरकारी वित्त हस्तान्तरण हो। अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत राजस्व अनुदान प्राकृतिक स्रोत साधनको बाँडफाँड प्रचलित अनि नियम एवं अन्तर्राष्ट्रिय मूल्य मान्यता र अभ्यासका आधारमा गर्ने गरिन्छ। अन्तर सरकारी वित्त हस्तान्तरणलाई विभिन्न तहका सरकारहरूबीच स्रोत साधन मौद्रिक स्रोत साधन वित्तीय एवं आर्थिक स्रोत साधनको बाँडफाँड र हस्तान्तरण गर्ने उपयुक्त प्रणालीको रूपमा लिने गरिन्छ। मैले यसरी यति कुरा चाहिँ हजुरले लेख्न मिल्ने गरेर भन्ने, अरू केही भन्दै हुनुहुन्छ म एकपालि अगाडि बढाउँदा कि अझै बिस्तारै भन्नुपर्छ? एकताले मलाई फेरि तपाईँहरूले मलाई एकताले फेरि रिमाइन्ड गर्नु, म अझै बिस्तारै भन्नुपर्छ भने म अझै बिस्तारै भन्छु। म बिस्तारै भन्दैछु, तपाईँले मैले भनेकोमा तपाईँ टिप्न सक्नुहुन्छ, मैले बिस्तारै नै भनिरहेको छु। अब यो यो कन्सेप्टलाई त योभन्दा बढी भन्नु पर्दैन होला नि, म अगाडि बढौँ। अन्तर सरकारी वित्त हस्तान्तरण अन्तर्गत चार प्रकारका अनुदानहरूको बाँडफाँड गर्ने गरिन्छ। अन्तर सरकारी वित्त हस्तान्तरण अन्तर्गत चार प्रकारका अनुदानहरूको बाँडफाँड गर्ने गरिन्छ। चार प्रकारका अनुदानहरू निम्न अनुसार छन्: सशर्त अनुदान, समानीकरण अनुदान, समपूरक अनुदान र विशेष अनुदान। अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत चार प्रकारका अनुदानहरूको बाँडफाँड गरिन्छ: समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान। अब म पहिला समानीकरण अनुदान भनेको के हो भन्ने बारेमा तपाईँहरूलाई देख्छु र प्लस बुझ्छु, बिस्तार भन्छु, तपाईँ त्यहाँबाट बुझ्न सक्नुहुन्छ। वित्तीय समानीकरण अनुदान भन्नाले राजस्वको क्षमताको आधारमा खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग मात्रै लेख्नु भएको हुन्छ, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग तथा आयोगको सिफारिसमा प्रदेश र स्थानीय तहलाई बाँडफाँड गरिने अनुदानलाई समानीकरण अनुदान भनिन्छ। समानीकरण अनुदान खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा आयोगको सिफारिसमा बाँडफाँड गरिने अनुदान हो। मूलत समानीकरण अनुदानले विभिन्न स्थानीय तह र प्रदेशहरूलाई आर्थिक, सामाजिक, प्राकृतिक एवं मानवीय समानता कायम गर्ने उद्देश्यले यस्तो अनुदानको बाँडफाँड गर्ने गरिन्छ। मानवीय समानता जसलाई हामीले ह्युमन डेभलपमेन्ट इन्डेक्सको रूपमा बुझ्छौँ, प्राकृतिक समानता प्राकृतिक स्रोत साधनको उपयोगमा समानता भनेको, उत्खननमा समानता भनेको, आर्थिक आर्थिक समानता विभिन्न प्रकारका आर्थिक विभेदहरूलाई अन्त्य गर्ने उद्देश्यले सामाजिक र सांस्कृतिक रूपमा पिछडिएका छन् भने ती प्रदेश र स्थानीय तहलाई इक्वेल फुटिङ अर्थात् समान तहमा ल्याउने उद्देश्यले समानीकरण अनुदानको बाँडफाँड गर्ने गरिन्छ। समानीकरण अनुदानलाई इक्वलाइजेसन ग्रान्ट अर्थात् असमानताहरूको बिचमा एउटा कुनै सुविधा दिएर तिनीहरूलाई समान बनाउने कुनै अनुदान दिएर वा राहत दिएर वा सुविधा दिएर वा छुटहरू दिएर वा अतिरिक्त स्रोत साधनहरू उपलब्ध गराइदिएर समानता बनाउने यसको उद्देश्य चाहिँ यस्तो रहेको हुन्छ। त्यसैले वित्तीय समानीकरण अनुदान प्रदेश र स्थानीय तहको बिचमा रहने विभेदलाई असमानतालाई सम्बोधन गर्नका लागि केन्द्रीय सरकार र प्रदेश सरकारले प्रदेश र स्थानीय तहलाई प्रदेशले स्थानीय तहलाई बाँडफाँड गर्ने अनुदान हो भनेर हामीले बुझ्नुपर्ने हुन्छ। यो चाहिँ मैले वित्तीय समानीकरण अनुदानको बारेमा तपाईँहरूलाई बुझाएँ। अब म सशर्त अनुदानको बारेमा तपाईँहरूलाई बुझाउँछु। वित्तीय समानीकरण अनुदानको सँगसँगै सशर्त अनुदान पनि महत्त्वपूर्ण अनुदान हो। दोस्रो महत्त्वपूर्ण अनुदान, पहिलो चाहिँ समानीकरण अनुदान भयो, दोस्रो चाहिँ सशर्त अनुदान। सशर्त अनुदान भन्नाले कुनै आयोजना वा कार्यक्रम, योजना कार्यान्वयन गर्न निश्चित शर्तहरू तोकी उपलब्ध अनुदानलाई सशर्त अनुदान भनिन्छ। सशर्त अनुदान केन्द्रीय सरकारले प्रदेश सरकारले स्थानीय तहलाई उपलब्ध गराउँदा, केन्द्रीय सरकारले प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउँदा निश्चित शर्तहरू तोकेर मात्र अनुदान उपलब्ध गराउने गर्दछ। यस्ता शर्तहरू भन्नाले प्रदेश वा स्थानीय तहले निश्चित रूपमा सम्पन्न गर्नुपर्ने कुनै काम, निश्चित रूपमा कुनै वर्ग समुदायलाई लक्षित वर्गलाई दिनुपर्ने भुक्तानी, कुन कुन शर्तमा दिने, के आधारमा दिने, यो आधार र शर्त दुवै सङ्घीय सरकारले तोकेर उपलब्ध गराउने अनुदानलाई सशर्त अनुदान भनिन्छ। सशर्त अनुदानमा केन्द्रीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई विभिन्न शर्तहरू पालना गर्नुपर्ने शर्तहरू, कुनै भुक्तानी दिने सवालमा अथवा सरकारले दिएको अनुदान खर्च गर्ने सवाल, यसको कार्यान्वयन गर्ने सवाल, तोकिएको ठाउँमा, तोकिएको स्थानमा, तोकिएका विधि र प्रक्रिया पुरा गरी, तोकिएको विषयमा मात्रै खर्च गर्ने गरी यस्तो अनुदान उपलब्ध गराइएको हुन्छ। त्यसैले सशर्त अनुदानमा शर्त उल्लङ्घन गरेको खण्डमा, शर्तको पालना नगरेको खण्डमा यस्तो अनुदान सङ्घीय सरकारले, केन्द्रीय सरकारले कुनै पनि बेला रोक्न सक्छ, नियन्त्रण गर्न सक्छ, बन्द गर्न सक्छ। त्यसैले शर्तहरू, निश्चित शर्तहरूको पालना गर्ने गरी उपलब्ध गराउने कुरालाई हामीले सशर्त अनुदान भन्छौँ। अब यसलाई चाहिँ नि अब अहिले टिप्पणी नगर्नुहोस्, केही कुराको टिप्पणी म पहिला भनिसक्छु त्यसपछि गर्नुहोस्, म पहिला मैले कुराहरू बुझाइसक्छु त्यसपछि तपाईँहरूले सोध्नु होला है। अब मैले चाहिँ अब टिप्ने भने अब टिप्नु मैले बिस्तारै बोलिरहेको छु, यतिकोमा टिप्न सकिन्छ जस्तो लाग्छ, म बिस्तारै नै भनिरहेको छु। मैले दुईवटा मात्रै कुरा गरिरहेको छु, एउटा समानीकरण अनुदानको बारेमा भने, अर्को मैले सशर्त अनुदानको बारेमा भने, त्योभन्दा बढी मैले केही भनेको छैन। समानीकरण भनेको समान बनाउने रहेछ, अनइक्वल इनइक्वालिटी अथवा असमानतालाई सम्बोधन गर्न उपलब्ध गराइने अनुदान रहेछ, केन्द्र सरकारले खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा यस्तो अनुदान उपलब्ध गराउँदो रहेछ, त्यसले दोहोऱ्याइदिएँ मैले। सशर्त अनुदान भनेको केन्द्रीय सरकारले प्रदेश र स्थानीय तहलाई निश्चित शर्तहरू राखेर ती शर्तहरू पुरा गर्ने गरी उपलब्ध गराइने अनुदानलाई बुझिन्छ। यति हो छोट गरी तपाईँलाई व्याख्या गर्नको लागि मात्रै मैले अघिल्लो कुराहरू बताएँ। दुईवटा अनुदानको बारेमा मैले कम्प्लिटली तपाईँसँग कुरा गरेँ। अब म तेस्रो अनुदानको बारेमा कुरा गर्दैछु, यो भनेको समपूरक अनुदान। अब यसलाई म बिस्तारै भन्छु, तपाईँ टिप्न मिल्ने गरेर है। समपूरक अनुदान भन्नाले यसलाई हामीले पहिलाको कन्सेप्टहरूले तपाईँलाई बुझाउँछ र टिप्नु होला, हामीले टिप्नु हो भन्दा पहिला सुन्नुहोस्। समपूरक अनुदान भनेको हरेक सरकारले कन्ट्रिब्युसन गर्ने, कन्ट्रिब्युटरी सब्सिडिज भनेर पनि भन्न सकिन्छ यसलाई समपूरक अनुदान। सङ्घले प्रदेशले स्थानीय तहले तिनटैले चाहिँ निश्चित अवसर राखेर निश्चित रकम विनियोजन गरेर उपलब्ध गराउने अनुदान सर्वपूर्ण अनुदान हो। यस्तो सर्वपूरक अनुदानमा चाहिँ नि सङ्घले प्रदेश र स्थानीय तहलाई के भन्छ भने केही प्रतिशत पैसा तिमीहरू पनि कन्ट्रिब्युट गर र तिमीहरूले नसकेको पैसा चाहिँ म थपेर दिन्छु भनेर यस्तो प्रकारको सर्वपूरक अनुदान उपलब्ध गराएको हुन्छ। उदाहरणको लागि कुनै ठाउँमा क्रिकेट मैदान बनाउनु पर्यो, चितवनमा क्रिकेट मैदान बनाउनु पर्यो भने भरतपुर महानगरपालिकाले म 50% पैसा चाहिँ म राख्छु, क्रिकेट ग्राउन्ड बनाउनको लागि 1 करोड रुपियाँ लाग्छ, 50 लाख म राख्छु, 25 लाख तिमी प्रदेशले राखिदेऊ, 25 लाख चाहिँ सङ्घीय सरकारले राख्छ, त्यसलाई चाहिँ हामीले सर्वपूरक अनुदान भन्छ। त्यो चाहिँ नि उसले प्रदेशले नराखिकन सङ्घीय सरकारले मात्रै 50% राख्ने पनि भन्न सक्छ। दुईवटा वा तिनवटै सरकार मिलेर तिनटैले वा दुईवटाले कन्ट्रिब्युट गर्ने गरी योगदान दिने गरेर उपलब्ध गराउने अनुदान चाहिँ सर्वपूरक अनुदान हो। यो सर्वपूरक अनुदानमा चाहिँ प्रपोर्सनेटली पैसाहरू कन्ट्रिब्युट गर्छ, म 80% पैसा राख्छौ, तिमी चाहिँ 80% पैसा राख्ने गर्छ भन्ने मान्यता राख्नु पर्छ, यसलाई हामीले सर्वपूरक अनुदान भन्छौँ। अब सर्वपूरक अनुदान के हो भन्ने कुरामा अब तपाईँ हेर्नुहोस् डल्ल हेर्नुहोस् है, म बुझाइदिन्छु। पूर्वाधार विकास सम्बन्धी आयोजना कार्यान्वयन गर्दा प्रधान विशेष गरी सर्वपूरक अनुदान पूर्वाधार निर्माणमा विकास निर्माणका कामहरूमा परिचालन गर्ने गरिन्छ। सर्वपूरक अनुदान निम्न आधारमा प्रदान गर्ने गरिन्छ, सर्वपूरक अनुदान निम्न आधारमा प्रदान गर्ने गरिन्छ, योजनाको वा परियोजनाको वा कार्यक्रमको वा क्रियाकलापको सम्भाव्यता, त्यसलाई सम्भाव्यतालाई हामी दुईवटा भाषामा भन्छौँ, एउटा प्री फिजिबिलिटी स्टडी अर्को फिजिबिलिटी स्टडी, पूर्व सम्भाव्यता अध्ययन सम्भाव्यता अध्ययन, कुनै परियोजनाको कुनै कार्यक्रमको कुनै आयोजनाको त्यो सम्बन्ध छ कि छैन, त्यो ठाउँमा त्यो सञ्चालन हुन सक्छ कि छैन, यसले त्यो आयोजना वा कार्यक्रम त्यो ठाउँमा सञ्चालन गर्दा नागरिकहरू लाभान्वित हुन्छन् कि हुँदैन, सँगसँगै त्यो आयोजना कार्यक्रम चाहिँ प्राविधिक दृष्टिकोणबाट, आर्थिक दृष्टिकोणबाट, सामाजिक दृष्टिकोणबाट, वातावरणीय दृष्टिकोणबाट सम्भाव्य छ कि छैन, यी कुराहरूको पनि विश्लेषण गरिन्छ। त्यो योजनाको लागत कति हो, प्रतिफल कति हो, कुन कुन तहको सरकारले, समाजले, नागरिकले के कति लाभ प्राप्त गर्न सक्छ, त्यो स्थानीय तहसँग, त्यो पालिकासँग यसको कार्यान्वयन गर्न सक्ने क्षमता छ कि छैन, यसको वित्तीय संरचना अथवा वित्तीय क्षमता कस्तो छ, जनशक्तिको अवस्था कस्तो छ, त्यो योजना आवश्यक वा प्राथमिकतामा परेको कि होइन, यी सबै कुरालाई हेरेर यी कुरालाई विश्लेषण गरेर उपलब्ध गराइने अनुदान सर्वपूरक अनुदान हो। सर्वपूरक अनुदान केन्द्रीय सरकारले स्थानीय तहको आयोजनाको सम्भावना र सम्भाव्यतालाई हेरेर क्षमतालाई हेरेर उपलब्ध गराउने अनुदान हो भनेर बुझ्न सकिन्छ, यसलाई हामीले सर्वपूरक अनुदान भनेर भन्छौँ। मैले अहिले फेरि बताएँ सर्वपूरक अनुदान भनेको कन्ट्रिब्युटरी, दुई वा तिन तहको सरकारले आपसमा मिलेर दुई वा तिन तहकै सरकारले निश्चित प्रतिशत रकम विनियोजन गर्ने गरी उपलब्ध गराउने गरी सम्पन्न गरिने आयोजनाहरूलाई दिइने अनुदानलाई सर्वपूरक अनुदान भनिन्छ। सर्वपूरक अनुदान कुनै निश्चित कार्यक्रम वा परियोजना वा पूर्वाधार निर्माणका लागि उपलब्ध गराइने अनुदान हो। गडकरीमा लेख्नु पऱ्यो भने केही गर्नु पऱ्यो नि तपाईँले, पूर्वाधार निर्माणका लागि उपलब्ध गराइने अनुदानलाई सर्वपूरक अनुदान भनिन्छ। यस्तो सर्वपूरक अनुदानमा सङ्घ, प्रदेश वा स्थानीय तह, स्थानीय तह वा सङ्घ, प्रदेश वा सङ्घले आपसमा मिलेर निश्चित रकम बाँडफाँड गरी आयोजना सम्पन्न गर्नका लागि अनुदान उपलब्ध गराउने गर्दछ। यदि लेख्नुभयो भने पनि सर्वपूरक अनुदानको बारेमा आउँछ। अब सर्वपूरक अनुदान बुझिसकेपछि म तपाईँहरूलाई विशेष अनुदानको बारेमा बताउँछु। विशेष अनुदान के हो त्यसको बारेमा फेरि बताउँछौ अनि मात्र हाम्रो अनुदान चाल हुन सकिन्छ। विशेष अनुदान भन्नाले कुनै विशेष उद्देश्य पूर्तिका लागि केन्द्रीय सरकारले उपलब्ध गराउने अनुदानलाई विशेष अनुदान गरिन्छ। फेरि बुझ्नुहोस्, कुनै विशेष उद्देश्य पुरा गर्नका लागि, कुनै निश्चित उद्देश्य पुरा गर्नका लागि, कुनै निश्चित कार्यक्रम योजना परियोजना आयोजना कार्यान्वयन गर्नका लागि केन्द्रीय सरकारले स्थानीय सरकार वा प्रदेश सरकारलाई उपलब्ध गराउने अनुदान विशेष अनुदान हो। विशेष अनुदान स्पेसिफिक काम, विशेष कामका लागि, विशेष परियोजना सम्पन्न गर्नका लागि, विशेष कार्यक्रम कार्यान्वयन गर्नका लागि उपलब्ध गराउने गरिन्छ। नेपाल सरकारले निम्न उद्देश्य राखेर उपलब्ध गराउने अनुदानलाई विशेष अनुदान भनिन्छ। तपाईँ उद्देश्य लेख्न सक्नुहुन्छ पोइन्टमा, नेपाल सरकारले निम्न उद्देश्य राखी उपलब्ध गराउने अनुदानलाई विशेष अनुदान भनिन्छ। शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत सेवाको विकास र आपूर्ति गरी, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत सेवाको विकास र आपूर्ति गरी। पहिलो, दोस्रो, अन्तर प्रदेश वा अन्तर स्थानीय तहको सन्तुलित विकास यसको लागि पनि उपलब्ध गराइन्छ। अन्तर प्रदेश वा अन्तर स्थानीय तहको सन्तुलित विकास गर्न, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता पूर्वाधारको विकास गर्न, आर्थिक, सामाजिक वा अन्य कुनै प्रकारले विभेदमा परेका वर्ग वा समुदायको उत्थान गर्न, आर्थिक सामाजिक रूपले विभेदमा परेको वर्ग समुदायको उत्थान गर्न, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत संरचना निर्माण गर्न, अन्तर प्रदेश वा अन्तर स्थानीय तह बीच सन्तुलित विकास गर्न उद्देश्यले उपलब्ध गराइने अनुदान विशेष अनुदान। तब तिनवटा उद्देश्य भन्द मलाई, एउटा शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत संरचना, अर्को अन्तर प्रदेश वा अन्तर स्थानीय तहको सन्तुलित विकास, अर्को आर्थिक सामाजिक रूपले विभेदमा परेका वर्ग वा समुदायको उत्थान। यो तिनवटा उद्देश्य पुरा गर्न उपलब्ध गराएको अनुदानलाई विशेष अनुदान भन्छ। यसरी अनुदान झरी अन्तर सरकारी वित्त हस्तान्तरण अन्तर्गत चार प्रकारका अनुदानहरूको बाँडफाँड गर्ने गरिन्छ। सशक्त अनुदान, समानीकरण अनुदान, समपूरक अनुदान र विशेष अनुदान। यो चारवटा अनुदानको बारेमा मैले साथीहरूलाई कुरा गरेँ कि यो चारवटा अनुदानलाई नै हामीले अन्तर सरकारी वित्त हस्तान्तरण अन्तर्गत अनुदानको वितरण भनेर यो चारवटा रूपमा प्रकारका अनुदानलाई बुझिन्छ। अन्तर सरकारी वित्त हस्तान्तरणमा जम्मा कति किसिमको अनुदानको बाँडफाँड हुँदोरहेछ? चार प्रकारको मात्रै हुँदैछ। चार प्रकारका अनुदान, राजस्व, प्राकृतिक स्रोत साधन र रोयल्टी, यी कुराको बाँडफाँडलाई हामीले अन्तर सरकारी वित्त हस्तान्तरण भन्छ। त्यस अन्तर्गत मैले अनुदान कुन कुन चारवटा अनुदान बाँड्ने भन्ने कुरा मैले बताएँ। अब यो अनुदानहरू कसरी बाँडिन्छ त्यसको बारेमा फेरि कुरा गर्छु, अहिले नै कुरा गर्छु। त्यो पहिले तपाईँलाई कन्सेप्ट मात्रै बुझाएको, चारवटा अनुदानहरू के हो भन्ने मात्रै बुझाएँ मैले। यो चारवटा अनुदान कसरी बाँडफाँड गरिन्छ, के आधारमा बाँडफाँड गरिन्छ? अनुदानहरू बाँडफाँड गर्ने आधारहरू, चार प्रकारका अनुदान बाँडफाँड गर्ने आधार, अब टाइटलको त्यो लेख्नुहोस्। चार प्रकारका अनुदानहरू बाँडफाँड गर्ने आधार। सबैभन्दा पहिले हामीले बाँडफाँड गर्दाखेरि यो सशक्त अनुदान र समानीकरण अनुदान हामीले कसरी बाँडफाँड गर्छौँ त्यसको आधार तपाईँलाई बताउँछु। सशक्त अनुदान र समानीकरण अनुदान बाँडफाँड गर्दा लिइने आधार तपाईँले यसमा बुझ्नु पर्यो। सशक्त अनुदान र समानीकरण अनुदानको बाँडफाँड गर्दा हामी आधारमा गर्छौँ र अनि यो समपूरक र विशेष अनुदानको बाँडफाँड गर्दा हामी के आधारमा बाँडफाँड गर्छौँ त्यसको बारेमा म बताउँ। यो सशक्त र समानीकरणलाई एउटा आधार मान्नेको आधार एउटै छ, समपूरक र विशेषको आधार एउटा छ। त्यसैले दुईवटालाई मैले कम्बाइन गरेर बताइदिएँ। सशक्त र समानीकरण अनुदान कसरी बाँडिन्छ त्यसको बारेमा लेख्नुहोस्। सशक्त अनुदान, समानीकरण अनुदान बाँडफाँड गर्दा लिइने आधार हो। त्यो राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोग ऐन अनुसार पनि, अन्तर सरकारी वित्त हस्तान्तरण ऐन अनुसार पनि हामीले बाँडफाँड गर्दा यी आधारलाई लिनुपर्छ भनेर लेखिएको छ। त्यही आधार हामीले यसको बाँडफाँड गर्ने हो। ती आधारहरू निम्न प्रकार छन् लेख्नु, टाइटलमा लेख्नु होला, सशक्त अनुदान र समानीकरण अनुदान बाँडफाँड गर्ने आधार। म टिप्न मिल्ने गरेर लेखिदिन्छु है, टिप्नै लेख्नु भएको छ, म टिप्न मिल्ने गरेर लेखिदिन्छु। अब पहिलो है, पहिलो मैले केमा कुरा गर्दैछु, सशस्त्र अनुदान र समानीकरण अनुदान बाँडफाँड गर्ने आधारमा। सबैभन्दा पहिला सशस्त्र अनुदान र समानीकरण अनुदान बाँडफाँड गर्दा हामीले शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचकलाई हेरिन्छ। छोटकरीमा लेख्नु पर्यो भने मानव विकास सूचक, मानव विकास सूचक चाहिँ यो सशस्त्र र समानीकरण अनुदान बाँडफाँड गर्ने एउटा मुख्य आधार हो, एउटा मुख्य इन्डिकेटर छ नि मानव विकास सूचक रहेछ। त्यो मानव विकास सूचकमा शिक्षा, स्वास्थ्य, खानेपानी जस्ताको अवस्था के छ त्यो कुरा हेरिन्छ। त्यसैले मानव विकास सूचक पहिलो आधार। दोस्रो, प्रदेश वा स्थानीय तहको सन्तुलित विकासको अवस्था, विभिन्न प्रदेश र स्थानीय तहको सन्तुलित विकासको अवस्था के छ, कुन चाहिँ प्रदेशको विकासको अवस्था के छ, कुन चाहिँ स्थानीय तहको विकासको अवस्था के छ, त्यसलाई हामीले प्रदेश र स्थानीय तहको सन्तुलित विकासको अवस्था भनेर भन्छ। सबै प्रदेश, सबै शासित क्षेत्रहरूमा स्थानीय तहको विकासको अवस्था खुल्ने, त्यसलाई तपाईँले पिक्टोरियल ग्राम भने पनि भयो, त्यसलाई तपाईँले चाहिँ तथ्याङ्क भने पनि भयो, वा सूचक भन्ने पनि भयो, त्यो उपलब्ध छ, त्यो पाइन्छ। त्यसकै आधारमा यो अन्तर सरकारी वित्त हस्तान्तरण आयोगले पैसाको रकम बाँडफाँड गर्न सिफारिस गर्छ। त्यसैले चाहिँ सन्तुलित विकासको अवस्था हामी हेर्छौँ। सन्तुलित विकास भनेको विचारहरू, पूर्वाधारको अवस्था के छ, शिक्षाको अवस्था के छ, स्वास्थ्यको अवस्था के छ, खानेपानीको अवस्था के छ, मानव विकासको अवस्था के छ, जीवन स्तरको के छ, रोजगारीको अवस्था के छ, रिमोटनेस कतिको टाढा छ सदरमुकामबाट वा केन्द्रबाट वा प्रदेशको केन्द्र प्रदेशको चाहिँ सदरमुकामबाट कति टाढा छ, अनि यातायात पुगेको छ कि छैन, यो कुराहरूको आधारमा हामीले त्यसको विकासको अवस्था हेर्छौँ। विकासको अवस्था, सन्तुलित विकासको अवस्था एउटा पोइन्ट भयो मानव विकास सूचक, अर्को चाहिँ सन्तुलित विकासको अवस्था, दुईवटा पोइन्ट पहिलेमा यो सशस्त्र अनुदान र समानीकरण अनुदान बाँडफाँड गर्ने आधार। तेस्रो आधार भनेको विभेद, आर्थिक, सामाजिक र अन्य प्रकारको विभेद, डिस्क्रिमिनेसन के छ, कुन चाहिँ प्रदेशलाई कुन चाहिँ स्थानीय तहमा विभेद ज्यादा छ वा कम छ, त्यो विभेदको अवस्था पनि हामी हेर्छौँ। विभेद भनेको आर्थिक, सामाजिक वा अन्य प्रकारको विभेद भनिन्छ। तपाईँले छोटकरीमा आर्थिक, सामाजिक विभेद लेख्छ, मानव विकास सूचक भयो, मानव विकास सूचक एउटा भयो, सन्तुलित विकासको अवस्था दोस्रो पोइन्ट भयो, विभिन्न प्रकारका आर्थिक, सामाजिक विभेदको अवस्था तिनवटा पोइन्ट। चौथो, त्यो सङ्घीय प्रादेशिक, त्यो प्रदेश र त्यो स्थानीय तहमा पूर्वाधार विकासको अवस्था र आवश्यकता कस्तो छ, पूर्वाधार विकासको अवस्था के, आवश्यकता के, दुईवटा कुरालाई हेर्ने, पूर्वाधार विकासको अवस्था र आवश्यकता, यो चाहिँ तपाईँले चौथो पोइन्टमा लेख्न सक्नुहुन्छ। पूर्वाधार विकास भनेको हामीले टेलिफोन, बिजुली, खानेपानी, बाटो लगायतलाई हामीले पूर्वाधार भनेर भन्छौँ, मुख्य पूर्वाधार चाहिँ, मुख्य पूर्वाधार एकदमै मुख्य पूर्वाधार भनेर पहिलो बाटो आउँछ, पहिला बाटो आउँछ, त्यसपछि इलेक्ट्रिसिटी आउँछ, त्यसपछि अनि कम्युनिकेसन सञ्चार आउँछ, त्यसपछि अरू आउँछ खानेपानी, शिक्षा, स्वास्थ्य, त्यसपछि आउँछ, पहिलो आधारहरूले बाटोलाई मानेर आउँछ। त्यसैले चाहिँ पूर्वाधार विकासको अवस्था र आवश्यकता के छ, कुनै ठाउँमा जस्तो कुनै जिल्लामा जस्तो हुम्लामा अहिलेसम्म पनि बाटो छैन, भनेपछि बाटो छ नि त्यहाँको पहिलो कुरो, बाटै नभए पनि त सबभन्दा पहिलो प्राथमिकता त्यहाँ चाहिँ पूर्वाधारको कुरा गर्नु पर्ने भने त्यो हुम्लालाई चाहिँ बढी जोड दिनुपर्ने भयो, किनकि त्यहाँ बाटै पुगेको छ। त्यो चाहिँ आवश्यकता पनि भयो, अवस्था पनि भयो, आवश्यकताले पनि त्यसैलाई पैसा दियो भनेर भन्यो, अवस्थाले पनि त्यसैलाई चाहिँ पैसा दियो भनेर भन्यो, त्यसपछि अन्त कहाँ चाहिँ पिच बाटो छ, मानव सबै मानव 70 जिल्ला चाहिँ पिच छन् र 5 जिल्ला चाहिँ पिच छैन भने त्यो पिच बाटोको चाहिँ पहिलो प्राथमिकता र आवश्यकता 5 जिल्लालाई भन्यो। यो एउटा मैले उदाहरण मात्रै भने, यस्तो उदाहरण अरू विषयमा पनि दिन सक्छु। त्यो अवस्था र आवश्यकताको आधारमा अनुदान उपलब्ध गराउने आधार, सशस्त्र समानीकरण अनुदान उपलब्ध गराउने आधार, अवस्था पूर्वाधारको विकासको अवस्था र आवश्यकता भनेको भनेर चौथो पोइन्टमा मैले तपाईँलाई बताएँ। पाँचौँमा चाहिँ जनतालाई पुर्याउनु पर्ने सेवा, जनतालाई के सेवा पुर्याउनु पर्छ र त्यहाँको जनताले त्यो सेवा पाएकी पाएन, त्यसको आधारमा पनि हामीले यो अनुदान बाँडफाँड गर्छौँ। त्यसरी तपाईँ लेख्न सक्नुहुन्छ, जनतालाई उपलब्ध गराउनु पर्ने सेवा, यो तपाईँको चाहिँ कतिवटा पोइन्ट भयो, यो भन्दाखेरि चाहिँ पाँचौँ पोइन्ट भयो जनतालाई पुर्याउनु पर्ने सेवा। छैटौँमा चाहिँ हामीले राजस्व उठाउन सक्ने सेवा, यो सम्बन्धित निकायको, यो सम्बन्धित प्रदेशको राजस्वको अवस्था के छ र उठाउन सक्ने क्षमता के छ, राजस्व क्षमता मात्रै लेख्नुभएको तपाईँहरूमा राजस्व क्षमता के छ, त्यसको आधारमा पनि हामीले गर्न सक्दैनौँ। अर्को खर्चको आवश्यकता, त्यो प्रदेश र त्यो स्थानीय तहलाई खर्चको आवश्यकता के छ भन्नेको आधारमा पनि हामी बाँडफाँड गर्न सक्छौँ। यसरी चाहिँ हामीले के बुझ्नु पर्छ भन्दा, सशस्त्र अनुदान र समानीकरण अनुदान बाँड्ने यी सातवटा चाहिँ आधारमा यी इन्डिकेटर यी सातवटा इन्डिकेटरको आधारमा हामीले सशक्त समाजको बाटा निकाल्छौँ। यो चाहिँ हामीले बुझ्नु पर्छ। यो सातवटामा चाहिँ हामीले कम्पोजिट इन्डेक्स बनाउन सक्छौँ। सातवटालाई चाहिँ सातवटै कुरा राखेर पहिलोलाई कति वेट दिने, दोस्रोलाई कति वेट दिने, तेस्रोलाई कति वेट दिने, चौथोलाई कति वेट, सातवटा पोइन्टलाई त वेट त दिनु पऱ्यो। सातवटा पोइन्टलाई वेट बनाएर त्यसलाई कम्पोजिट इन्डेक्स पनि भन्छ। कम्पोजिट इन्डेक्स भनेको जस्तो पूर्वाधारलाई हामीले 50% राखौँला, शिक्षा स्वास्थ्य व्यवस्थालाई 30% राखौँला, 20% चाहिँ मानव विकासको अवस्थालाई राखौँ। वेट त सातवटै कभर भयो, तर वेट गर्ने बेलामा हामी कम्पोजिट इन्डेक्स भनेको तिन चारवटा पोइन्टहरूलाई, दुई तिनवटा पोइन्टहरूलाई मिलाएर अनि हामीले वेट दिएर जोडेर वेट दिएर बनायौँ भने त्यसलाई हामीले कम्पोजिट इन्डेक्स भनेर भन्छौँ। यी इन्डिकेटरका आधारमा, यी आधारमा हामीले एउटा इन्डेक्स बनाउँछौँ। त्यो इन्डेक्स भनेको सूत्र हो। यिनै पोइन्टका आधारमा हामीले सूत्र बनाएर अनि बाँधा गर्ने सूत्र चाहिँ कसरी बन्दो रहेछ भन्दा पहिला आधार हुँदो रहेछ। ती आधारहरूलाई चाहिँ कसैलाई छुट्याउँदा रहेछौँ, कसैलाई जुट्दो रहेछौँ, छुट्याउने वा जुट्ने गरेर वेट बनाइदो रहेछ। त्यो वेटको आधारमा बाँधा गर्ने भनेकै सूत्र हो। फर्मुलाको आधारमा बाँध्ने भनेको फर्मुला चाहिँ एउटा इन्डिकेटरहरू लिने, ती इन्डिकेटरलाई वेट दिने, त्यो वेटका आधारमा बाँधा, त्यसैलाई भन्छ फर्मुला। त्यसरी हामीले यसरी अन्तर सरकारी वित्त हस्तान्तरण अन्तर्गत भङ्गारको बाँडफाँड गर्दा निश्चित सूत्रका आधारमा बाँडफाँड गर्छौँ। त्यो सूत्र चाहिँ नि त्यो बाँडफाँड गर्ने आधार पोइन्टहरू र त्यो पोइन्टहरूलाई दिएको भार, वेट हुन्छ भार, कति भार दिन्छ, कति प्रतिशत भार दिन्छ, त्यो भार दिएर बाँडफाँडलाई सूत्रका आधारमा बाँडफाँड भन्छौँ। यिनै पोइन्टलाई राखेर हामीले भार भनेर बाँडफाँड गर्छौँ। अब तपाईँलाई मनमा तुरुन्तै जिज्ञासा लागिहाल्यो, मलाई धार पनि भनिदिइहाल्नु सर भन्नुभयो भने म एकछिनमा भन्दैछु कुन कुनलाई कति धार दिए कति कति पर्सेन्ट बुझेर फर्मुला निर्माण गरिएको छ। म पहिला यो बाँडफाँडको आधार बुझाइसकेपछि मात्र यो फर्मुलाको कुरा गर्छु ल। फर्मुला सजिलो छ, गाह्रो छैन। यो आधार के हो तपाईँलाई जान्दा आधार सोच्छ। त्यस कारणले आधार चाहिँ तपाईँले पोइन्टमा टिके चाहिँ आधार हो। त्यो भएको हुनाले मैले यसलाई छोडेर तपाईँहरूलाई भनिरहेको छु। अब मैले अहिले चाहिँ तपाईँलाई दुईवटा मात्रै अनुदानको बारेमा कुरा गरेको थिएँ, सशक्त अनुदान र समानीकरण अनुदान कसरी बाँड्ने भन्ने कुरा गरेको थिएँ, दुईवटा अनुदानको बारेमा भनेको छ। अब तपाईँले फेरि सुन्नुहोस् र टिप्नुहोस्। अब हाम्रो दुईवटा बाँडिरहेको समपूरक अनुदान र विशेष अनुदान बाँडफाँड आधार, त्यसको बारेमा तपाईँ लेख्नुहोस् न, टिप्नु भए पनि हुन्छ, टिप्न मन लागेन भने सुने भए पनि हुन्छ है। अब समपूरक र विशेष अनुदान भनेको के हो अहिले मैले बुझाएँ, समपूरक अनुदान र विशेष अनुदान बाँडफाँड गर्नको लागि निम्न आधार हुन्छ। निम्न आधारमा समपूरक अनुसार अब म तपाईँलाई बताउँदै जान्छु। सबभन्दा पहिला योजना कार्यक्रम परियोजना आवश्यक हो। कुन प्रदेशमा कुन स्थानीय तहमा कस्तो कार्यक्रम कस्तो परियोजना कति आवश्यक छ, त्यसलाई आवश्यकता सिधा भन्दा योजनाको आवश्यकता, योजनाको आवश्यकतालाई हामीले आधारमा अनुदान बाँड्न योजनाको आवश्यकता। दोस्रो पोइन्टमा प्राथमिकता, योजना वा प्राथमिकता केमा हुन्छ, आवश्यकता र प्राथमिकता एउटै पोइन्ट बनायो भने हुन्छ। दुईवटा बनाउन मन लाग्यो भने योजनाको आवश्यकता, योजनाको प्राथमिकता, तपाईँको खुसी अनुसार पोइन्ट कति बढाउने छोटाउने। पोइन्ट धेरै लेखेर मात्र नबनाउने भन्ने होइन, पोइन्ट चाहिँ तपाईँले अब आवश्यकता प्राथमिकता जतिलाई जोडेर एउटै बनाउँदा पनि भइहाल्छ। धेरै पोइन्ट लेखेर धेरै नम्बर पाउँछु भन्ने हुन्छ कि मैले के कन्टेन्ट लेख्नु भएको छ त्यसको आधारमा हुनु भएन। त्यसैले पोइन्ट धेरै बनाउनेमा कम्पिटिसनमा नलाग्नु मैले मेरो सुझाव आवश्यकता र प्राथमिकता भनेर एउटै पोइन्ट हामीले बनाउने भयो। त्यसको आधारमा हामीले अर्को योजनाको सम्भाव्यता, सम्भाव्यतालाई पूर्व सम्भाव्यता, सम्भाव्यता त्यसको सफल हुन सक्ने सम्भावना छ कि छैन, आर्थिक सामाजिक प्राविधिक सम्भावना छ कि छैन, त्यो तपाईँले जोडेर हेर्नु। दोस्रो पोइन्ट चाहिँ सम्भाव्यता भनेर भन्ने एउटा आवश्यकता र प्राथमिकता, अर्को सम्भाव्यता। अर्को तेस्रो पोइन्टमा म गएँ त्यसमा योजनाको लाभ, लागत, लाभ र प्रतिफल के आउँछ, योजनाबाट कति लागत आउँछ, कति लाभ आउँछ, कति त्यो योजना कार्यान्वयन हुन्छ। स्थानीय तहको स्रोत साधनको कति स्थानीय स्रोत साधनको म्याप तहको गर्न सकिन्छ, कति कदम बन्छ, मैले पाँचौँ पोइन्टमा चौथो पोइन्टमा अर्को चाहिँ कार्यान्वयन क्षमता, कार्यान्वयन गर्न सकिन्छ, आर्थिक क्षमता पनि हो, वित्तीय क्षमता पनि हो, जनशक्तिको क्षमता, त्यो आयोजना वा कार्यक्रम जनशक्ति यसको सँगसँगै र राजस्व र खर्चको कुरा पनि हो, राजस्व उठाउन सक्दैछ भन्दा के खर्च गर्न सक्दैछ भन्दा के त्यो पनि हामी हेर्छौँ, त्यसलाई पनि हेर्छौँ ल। त्यसको सँगसँगै चाहिँ भौतिक प्रगति पनि हेर्छौँ, त्यसले के कति एउटा पैसा भन्दा कति प्रगति गर्न सक्छ, कति प्रगति गरेको छ, प्रगतिको यतिवटा आधारले भनेको छवटा आधारमा हामीले समपूर्ण विशेषज्ञ सशर्त र सम्मानीकरणको लागि एउटा आधार रहेछ, समपूर्ण विशेषको लागि चाहिँ अर्को आधार रहेछ, फरक फरक आधारमा हामीले सशर्त अनुदान सम्मानीकरण अनुदानको लागि एउटा आधार, समपूर्ण विशेष अनुदानको लागि एउटा आधार आधारमा हामीले पार गर्दैछौँ। चारवटालाई फरक फरक आधार भएर कम्बाइन गरेर हामीले एउटालाई दुइटालाई एउटा आधार अर्को दुइटालाई एउटा आधार। अब यो सम्मानीकरण अनुदान सशर्त अनुदान विशेष अनुदान समपूर्णको अनुदान कस कसले बाँड्छ पर्व अघि आधार मैले सकेँ, अब तपाईँ अर्को पाठमा जानुहोस्। चारवटा कुरा मैले बुझाइसकेँ, अनुदान के हो, अनुदान बाँड्ने आधार के हो भन्ने कुरा मैले बताएँ, अब बाँड्छ कसले बाँड्छ र कसरी बाँड्छ यो कुराको बारेमा अब तपाईँहरूलाई मैले सम्बोधन गर्दैछु। यो सम्मानीकरण र सशक्त अनुदान दुईटा अनुदान, सम्मानीकरण अनुदान र सशक्त अनुदान बाँडफाँड गर्ने काम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बनाएको सूत्रका आधारमा उसको सिफारिसमा उसको सूत्रको आधारमा अर्थ मन्त्रालयले केन्द्रीय सङ्घीय अर्थ मन्त्रालयले सब प्रदेश स्थानीय तहमा बाँडफाँड गर्ने गर्छ। हाम्रो यो सशक्त अनुदान र सम्मानीकरण सशक्त अनुदान र समानीकरण अनुदान बाँड्ने अर्थ मन्त्रालयले गर्छ, के का आधारमा गर्छ, विशुद्ध राष्ट्रिय प्राकृतिक सूत्रको आधारमा आफ्नै बाँडफाँडको क्रम फेरि कण्ठ भएको छ। सशक्त अनुदान र समानीकरण अनुदान राष्ट्रिय प्राकृतिक सूत्रको सूत्रको आधारमा राष्ट्रिय प्राकृतिक सूत्रको सिफारिसमा अर्थ मन्त्रालयले सङ्घीय अर्थ मन्त्रालय गर्छ, उसले आफ्नो तजबिज लगाएर आफ्नो विवेकले बाँडफाँड गर्छ, उसले राष्ट्रिय प्राकृतिक सूत्रले उपलब्ध गराएको सिफारिसमा त्यसले दिएको सूत्रको आधारमा मात्र बाँडफाँड गर्ने गर्छ। यसलाई हामीले सशक्त अनुदान र समानीकरण अनुदान कसरी कसले बाँड्ने कुरा अर्थ मन्त्रालयले बाँड्ने के का आधारमा बाँड्ने राष्ट्रिय प्राकृतिक सूत्रले उपलब्ध गराएको सिफारिस र सूत्रको आधारमा बाँडफाँड गर्ने यो साथीहरूलाई मैले यहाँसम्म त कन्फ्युज छैन होला नि। अब म तपाईँहरूलाई अर्को फेरि समपूरक र विशेष अनुदान कसले बाँड्छ कसरी बाँड्छ यसको बारेमा कुरा गर्छु। सशब्द र समानीकरणको बारेमा मैले कुरा गरेँ, अब समपूरक र विशेष अनुदान कसले बाँड्छ कसरी बाँड्छ यसको बारेमा। समपूरक अनुदान र विशेष अनुदान बाँडफाँड गर्नको लागि परियोजना ब्याङ्क राष्ट्रिय योजना आयोगमा परियोजना ब्याङ्क छ, त्यो परियोजना ब्याङ्कमा समपूरक अनुदान र विशेष अनुदान राष्ट्रिय योजना आयोगले यस्ता अनुदान प्राप्त गर्न पाउने विभिन्न आधारहरू बनाएको छ र आधारमा चाहिँ राजस्वको क्षमता, खर्चको आवश्यकता, विकासको अवस्था, यसको आवश्यकता के छ यो लगायतका कुराहरूलाई आधार समपूरक र विशेष अनुदानको समपूरक र विशेष अनुदानको लागि स्थानीय ब्याङ्क प्रदेशले राष्ट्रिय योजना आयोगमा पठाउने राष्ट्रिय योजना आयोगमा उनीहरूले माग गर्ने सधैँ समपूरक अनुदान र विशेष अनुदान प्राप्त गर्नको लागि प्रदेश सरकार र स्थानीय तहले राष्ट्रिय योजना आयोगमा यस्ता विभिन्न परियोजनाहरूको सम्भाव्यता अध्ययन गरेर त्यसलाई आवश्यक पर्ने स्रोत साधन सहित विभिन्न क्राइटेरिया या राष्ट्रिय योजना आयोगले बनाएको क्राइटेरियालाई पालना गरेर राष्ट्रिय योजना आयोगमा पठाउँछन् र राष्ट्रिय योजना आयोगले गरेको सिफारिसको आधारमा अर्थ मन्त्रालयले यस्तो समपूरक र विशेष अनुदान बाँडफाँड गर्ने गर्दछ। यहाँले फेरि बोल्नुभयो समपूरक अनुदान र विशेष अनुदान बाँडफाँड लागि प्रदेशले पनि योजना आयोगमा उसले चाहिँ माग गर्नु पऱ्यो, स्थानीय तहले पनि राष्ट्रिय योजना आयोगमा माग गर्नु, राष्ट्रिय योजना आयोगमा परियोजना ब्याङ्क भनिन्छ, त्यो परियोजना ब्याङ्कमा यो चाहिँ प्रदेशले माग गरेको समपूरक र विशेष अनुदानको परियोजना, स्थानीय तहले माग गरेको समपूरक र विशेष अनुदान उसको परियोजना ब्याङ्क छ, त्यो परियोजना ब्याङ्कको अनुसार सिफारिस गर्ने बाँडफाँडमा अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगको सिफारिस बाँडफाँडमा अर्थ मन्त्रालयले रकम उपलब्ध गराउने गर्दछ। अब म तपाईँलाई बताउँछु यो दुईवटाको फरक बनाउँछु। यो राष्ट्रिय प्राकृतिक सुरक्षा विधेयकले बनाएको सिफारिसलाई अर्थ मन्त्रालयले काट्न नै सक्दैन, अकाट्ने हुने उसले सिफारिस गरेपछि पक्का पक्की पाउँछ, 100% पाउँछ, ग्यारेन्टी पाउँछ, यसमा कुनै क्वेसन छुट्दैन। तर राष्ट्रिय योजना आयोगले पठाएकोमा ग्यारेन्टी पाउँछ भन्ने उसले उसले चाहिँ पैसाभन्दा बढी अर्थ मन्त्रालयले एलोकेट गर्ने पैसाभन्दा बढी यसले चाहिँ सिफारिस गर्दै आउँछ योजनाहरूले, त्यस कारणले ग्यारेन्टी हुँदैन। यसले चाहिँ समपूर्णको विशेष अवधा राष्ट्रिय योजना आयोगले सिफारिस गरेकै भरमा अर्थ मन्त्रालय दिन बाध्य छैन। तर सशक्त अनुदान र समानीकरण अनुदान राष्ट्रिय प्राकृतिक स्रोतका विधायकले गरेको सिफारिसमा दिनको लागि बाध्य छ, अर्थ मन्त्रालयले बाध्य हुन्छ, त्यसलाई उसले तलमाथि पार्नै सक्दैन। यो समपूर्णको विशेष अनुदान चाहिँ उसले पैसा बढी भयो भने पैसा छ पर्याप्त दिन्छ, पैसा कम रहेछ योजना आयोगले धेरै योजनाहरू सिफारिस गर्यो भने उसले चाहिँ डिस्क्रिमिनेट गर्न नै सक्छ, वा उस सिफारिस त योजना आयोगले सिफारिस गरेको दिन्छ तर सिफारिस गरेको सबैलाई दिन्छ भन्ने ग्यारेन्टी छैन। यति कुरा चाहिँ साथीहरूले समपूर्वक विशेष अनुदान योजना आयोगको सिफारिसमा बाँडफाँड गरेको रहेछ। सशक्त अनुदान र समानीकरण अनुदान चाहिँ अर्थ मन्त्रालयले राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगको सिफारिसमा बाँड्न गर्नुपर्ने रहेछ। यी चाहिँ तपाईँहरूले कन्सेप्चुअल्ली फन्डामेन्टल्ली बुझ्ने कुरा। अब म तपाईँहरूलाई एकपालि सोधेँ, तपाईँहरूले अहिलेसम्म मैले भनेको स्पिडमा समात्न सक्नु भएको छ कि अझ योभन्दा पनि अझ बिस्तारै बोल्नु पर्छ ल भन्नु मलाई हो? सुनिया छ? हेलो, कोही बोल्नु भएन त किन हो? ए सरी, हजुर आवाज बोल्नु बोल्नु मिस बोल्नु पछिल्लो होइन, अघिल्लो पनि बिस्तारै बोलेको छु, तपाईँले त्यो अघिल्लो काहीँ तपाईँ भुल्नु भयो कि फेरि समानीकरण अनुदानको तपाईँको दुई तिनवटा पोइन्ट चाहिँ छुट्यो सर, त्यो आधारको पोइन्टहरू चाहिँ के को छुट्यो भा? समानीकरण अनुदान बाँडफाँड गर्दा लिने आधारहरूमा मैले पूर्वाधार विकासमा लेख्न भए त्यसपछि समानीकरण र सशक्तको छुट्यो तपाईँको हो भन्ने छुट्टिन्छ, नलिनु न केही छैन। सशक्त र समानीकरणको लागि उहाँको मैले एकपालि रिभ्यू गरिदिने भए तपाईँहरू माइन्ड नगर्नु ल, उहाँले सोधेको नि भनिदिने भए। शिक्षा स्वास्थ्य खानेपानी जस्ता नाना विकास सूचक लेख्नु भयो होला, विकासको अवस्था लेख्नु भयो होला होइन, अनि सामाजिक आर्थिक विभेद लेख्नु पर्यो, विकासको अवस्था र आवश्यकता लेख्नु पर्यो, जनतालाई पुर्याउनु पर्ने सेवा लेख्नु पर्यो, जनतालाई पुर्याउनु पर्ने सेवा सजिलोसँग लेख्नु न, जनतालाई पुर्याउनु पर्ने सेवा अनि राजस्वको अवस्था र उठाउने क्षमता, राजस्वको अवस्था र उठाउन सक्ने क्षमता र खर्चको आवश्यकता ल सर। यो अब एकछिन सुन्नु, एकछिन सुन्नु, अब उहाँलाई मैले बताएँ, अब यो कसरी बाँड्ने सूत्र के म एकछिनमा भन्छु, के सुन्न खोज्नु भएको? सोध्नलाई तपाईँलाई आधी घन्टा टाइम दिन्छु मैले, आधी नै पर्दैन, पहिला मैले तपाईँलाई भन्नु यो कुरा पुरै भनेपछि सोध्नलाई सजिलो हुन्छ नि त, आधी घन्टा तपाईँलाई सोध्नलाई छुटाउँछु। यहाँ च्याटमा लेखिराख्नुहोस् तपाईँले के के क्वेसन छ, च्याटमा तपाईँले त्यहाँ क्वेसन चाहिँ च्याट भन्ने छ नि, त्यहाँ लेख्दै गर्नुहोस् के बुझ्नु भएको छ भने लेख्दै गर्नुहोस्, म अहिले त्यो लेखेको कुराको उत्तर हेर्दै भन्दै गर्नु। अब तपाईँहरूले के गर्नु पऱ्यो भने अब के आधारमा बाँडिन्छ भन्नेतिर मैले चारवटा अनुदानको चाहिँ मैले आधार भने, अब हामी कसले बाँड्छ भने अब कसरी बाँड्छ तपाईँले यहाँनिर बुझ्नु पऱ्यो कि कसरी पर्सेन्टेजको आधारमा बाँड्छ भन्ने कुरा म तपाईँहरूलाई बताउँछु। हामीले चाहिँ नि पहिला चाहिँ अनुदानको बाँडफाँड गर्दाखेरि हामीले के का आधारमा बाँड्छौँ त, अथवा राष्ट्रिय प्राकृतिक स्रोतका विधायकले अनुदानको बाँडफाँड गर्दा के कुरालाई आधार मान्छ र कसरी बाँड्छ भनेर मैले अघि सूत्र कसरी बनाउँछ भनेको थिएँ, त सूत्रको बारेमा सोध्नु सरी दाजु। यो अनुदानको बाँडफाँड गर्दा चारवटै अनुदान, सशक्त अनुदान, समानीकरण, समपूरक विशेष, जुनसुकै अनुदान बाँडफाँड गर्दाखेरि पनि हामीले यी फर्मुलालाई आधार लिन्छौँ। अब योजना आयोगले त आफ्नै क्राइटेरिया बनाएको भयो, मापदण्ड छ उसलाई, समपूरक र विशेष अनुदान स्वीकृत गर्ने मापदण्ड भन्ने छ, त्यसमा उसले पाँच सातवटा आधार अघि भनेकै आधारहरूको आधारमा यसले सिफारिस गर्छ र बाँडफाँड गर्ने भयो। तर राष्ट्रिय प्राकृतिक स्रोतका विधायकले त सूत्र बनाउनु पर्ने हुन्छ, तपाईँहरू कसैको चाहिँ त्यहाँ केही बिग्रिरहेछ है, म्युट गर्नुहोस्, बच्चाको आवाज पनि सुनिरहेछ, अब के बुझ्नु पर्यो भने त्यो चाहिँ नि बाँडफाँड गर्दाखेरि हामीले के आधारमा बाँच्छौँ भन्दाखेरि चाहिँ नि पहिला तपाईँले सूत्र कसरी बनाउँछ भनेर हेऱ्यो भने खर्च र राजस्वको क्षमतालाई उसले 70% वेट दिन्छ, 70% वेट चाहिँ खर्च र राजस्वको क्षमतालाई दिन्छ भने 20% वेट चाहिँ गरिबीलाई दिया हुन्छ, 5% चाहिँ यो मेरोमा लाइन गएको छ हजुर एकछिन वेट गरेँ मैले साथीहरू सुन्ने गएको छ है मैले कुर्नु पऱ्यो एकछिन हस् अब सूत्र कसरी बनाउने रहेछ भन्दाखेरि चाहिँ खर्च र राजस्वको चाहिँ तपाईँको 70% ग्याप खर्च र राजस्वको बिचको फरकलाई चाहिँ 70% वेट दिन्छ, गरिबीलाई 20%, विभेदलाई 5% र पूर्वाधारलाई 15% यो राखेर सिफारिस गर्छ। उदाहरणको लागि भनेर लेख्नु होला, यो सङ्घले बाँड्दा छुट्टै हुन्छ, प्रदेशले फेरि छुट्टै हुन्छ, सबै कुरा तपाईँले लेख्नु पनि पर्दैन जहाँमा बुझ्न पनि पर्दैन, एउटा मात्रै कुरा बुझे भयो। उदाहरणको लागि सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई बाँडफाँड गर्दा निम्न आधारलाई निम्न वेट दिई बाँडफाँड गर्ने गर्दछ। उदाहरणको लागि खर्च र राजस्वको बिचको फरकलाई 70%, गरिबीलाई 20%, विभेदलाई 5% र पूर्वाधारलाई 15% गरेर दिन्छ भनेर तपाईँले बुझ्न सक्नुहुन्छ, त्यो लेख्न सक्नुहुन्छ है। अझ मैले तपाईँलाई अझ सही तरिकाले बताइदिन्छु, तपाईँले के गर्नु पर्यो, 70-20-90 भयो अनि हाम्रो विभेद र पूर्वाधार छ, मैले चाहिँ बढी भयो 60-20-15-15-5 हो, 60-15 अनि 20-5 60 भनेको चाहिँ नि राजस्वको प्रतिशत 60, गरिबी 20-20-80 भयो, विभेदले 5% र पूर्वाधार 15% गरेर 100%मा सम्झिराख्ने 60-20-5-15 60 भनेको खर्च र राजस्वको संख्या, गरिबी भनेको 20%, विभेद भनेको 5% र पूर्वाधार भनेको 15%। यसरी यो सूत्रका आधारमा, यो वेटका आधारमा राष्ट्रिय प्राकृतिक स्रोत वित्तायोगले सूत्र बनाउँछ र त्यसको आधारमा अर्थ मन्त्रालयलाई सिफारिस गरेर यो आधार भयो। गरिबी विभेद पूर्वाधार भन्दा बित्तिकै ह्युमन डेभलपमेन्ट इन्डेक्स पनि त्यसैभित्र पर्छ, गर्नु पर्दैन, त्यो सातवटा पोइन्टलाई छुट्टा छुट्टै बनाउनु पर्दैन, यो कम्पोजिट इन्डेक्स भनेकै त्यो सातवटालाई 3-4 मिलाउँदा मिल्छ है। अब यसरी चाहिँ खर्च र राजस्वको ग्यापमा 60% गरिबी, 15% विभेद, 15% र पूर्वाधार 10%, यसरी 100% वेट भयो। त्यही सूत्रको आधारमा बाँडफाँड गरिरहेछ यो चारवटालाई भनेर हामीले बुझ्नु पर्यो। यसलाई हाम्रो अब पूर्वाधार भन्दा बित्तिकै त्यसमा सडक घनत्व, विद्युत, सूचना सञ्चार प्रविधि पर्छ त्यस अन्तर्गत, सामाजिक आर्थिक विभेद अन्तर्गत आर्थिक विभेद, सामाजिक विभेद, जलवायुको विभेद त्यो त्यसभित्र पर्छ, मानव विकास सूचक पनि त्यसैमा पर्छ, त्यसमा विभेद अन्तर्गत मानव विकास सूचक पनि पर्छ, त्यसलाई पनि आधारले मानव विकास सूचक, पूर्वाधार, सामाजिक आर्थिक विभेद सूचक, न्यून विकास सूचक, त्यो सबैलाई आधार दिएर त्यसलाई कम्पोजिट बनाउँदा खर्च राजस्व, गरिबी, विभेद र पूर्वाधारको आधारमा 4 मात्रै बनाएर हामीले बाँडफाँड गर्ने गर्छौँ, अर्थात् राष्ट्रिय प्राकृतिक स्रोत विभागले यसको आधारमा सूत्र बनाउँछ। त्यो चाहिँ नि मैले अहिले अनुदानको बाँडफाँड गर्ने आधार र अनुदान बाँडफाँड गर्नेको आधार के हुन्, अनुदान के हुन्, बाँडफाँडको कसले गर्छन्, के आधारमा गर्छन्, सूत्र कसरी बनाउँछ, यहाँसम्म कुरा यहाँहरूलाई मैले बताएँ। अब म राजस्वपट्टि गएँ, राजस्वको बाँडफाँड कसरी गरिन्छ भनेर हामी बुझ्नु पर्यो। अब म राजस्व बाँडफाँडतिर लागेँ, अनुदानको बाँडफाँड सिद्धि हो, अब साथीहरूले बुझ्नु पर्यो राजस्व बाँडफाँडमा सर लाग्नुभयो भनेर, अब राजस्वले बुझ्नु, राजस्वको बाँडफाँड भन्दा बित्तिकै हामीले चाहिँ दुई किसिमको कुराहरूलाई बुझ्नुपर्ने हुन्छ। राजस्व बाँडफाँड गर्दा विशेष गरिकन सङ्घीय विभाज्य कोष भन्ने हुन्छ, पहिला बुझ्नु पर्यो राजस्वको बाँडफाँड गर्ने प्रयोजनको लागि, सङ्घ प्रदेश र स्थानीय तहमा राजस्वको बाँडफाँड गर्ने प्रयोजनको लागि सङ्घीय विभाज्य कोष स्थापना गरिएको हुन्छ। फेरि बुझ्नुहोस् है, सङ्घ प्रदेश र स्थानीय तह अन्तर्गत राजस्वको बाँडफाँड गर्ने प्रयोजनका लागि सङ्घीय विभाज्य कोष स्थापना गरिएको हुन्छ। यो सङ्घीय विभाज्य कोषमा विशेष गरिकन मूल्य अभिवृद्धि कर र अन्त शुल्कबाट उठेको सम्पूर्ण रकम सङ्घीय विभाज्य कोषमा जम्मा गरिन्छ। राजस्व बाँडफाँड गर्ने प्रयोजनका लागि सङ्घीय विभाज्य कोषको स्थापना गरिएको हुन्छ सङ्घीय अर्थ मन्त्रालयले। त्यो सङ्घीय विभाज्य कोषमा मूल्य अभिवृद्धि कर र अन्त शुल्कबाट प्राप्त सम्पूर्ण रकम जम्मा गरे। यसरी मूल्य अभिवृद्धि कर र अन्त शुल्कबाट प्राप्त रकमलाई सङ्घ प्रदेश र स्थानीय तहमा बाँडफाँड गर्ने गरे। मूल्य अभिवृद्धि कर र अन्त शुल्क बाहेक अरू राजस्व बाँडफाँड हुँदैन। मूल्य अभिवृद्धि कर र अन्त शुल्क सङ्घीय सरकारले उठाउँछ, त्यो सङ्घीय सरकारले सङ्घ प्रदेश र स्थानीय तहमा बाँडफाँड गर्छ। अरू राजस्वहरू प्रदेश र स्थानीय तहले संविधानले गरेको व्यवस्था अनुसार आफ्नै उनीहरूले सङ्कलन गर्ने गर्दछ। सङ्कलन गर्ने बाहेक केन्द्रीय सरकारले बाँडफाँड गर्ने राजस्व भनेको मूल्य अभिवृद्धि कर र अन्त शुल्कबाट प्राप्त रकम मात्रै बाँडफाँड गर्ने, अरू राजस्व बाँडफाँड हुने गर्दैन। त्यसैले राजस्व बाँडफाँड भन्दा भित्तिमा हामीले मूल्य अभिवृद्धि कर र अन्त शुल्कको बाँडफाँडलाई बुझिन्छ। मूल्य अभिवृद्धि कर र अन्त शुल्क बाँडफाँड गर्नको लागि सङ्घीय विभाज्य कोषको व्यवस्था गरिएको हुन्छ। यो सङ्घीय विभाज्य कोषबाट सङ्घ प्रदेश र स्थानीय तहमा 70%, 15% र 15%को दरले बाँडफाँड गरिन्छ। राजस्वको बाँडफाँड गर्दा बुझिराख्नुहोस् है, सङ्घीय विभाज्य कोष स्थापना गरिन्छ। यो सङ्घीय विभाज्य कोषबाट राजस्व बाँडफाँड गर्दा 70%, 15% र 15% सङ्घ प्रदेश र स्थानीय तहलाई बाँडफाँड गरिन्छ। यहाँनिर बुझ्नु है, फेरि तपाईँहरूले के बुझ्नु पर्यो भने राजस्व बाँडफाँड भन्नाले चाहिँ मूल्य अभिवृद्धि कर र अन्त शुल्कको बाँडफाँडलाई बुझिन्छ। टिप्नु होला, यसरी मूल्य अभिवृद्धि कर र अन्त शुल्कको बाँडफाँड गर्दा सङ्घीय विभाज्य कोष स्थापना गरिएको हुन्छ। त्यो सङ्घीय विभाज्य कोषबाट सङ्घ प्रदेश स्थानीय तहमा 70%, 15% र 15%का दरले राजस्व बाँडफाँड गर्ने गरिन्छ। सङ्घ सरकारलाई 70%, प्रदेशलाई 15% र स्थानीय तहलाई 15%, सम्बन्धित प्रदेशलाई 15%, सम्बन्धित स्थानीय तहलाई 15% भने यसरी पनि बुझ्न सकिन्छ। अब यहाँ कुरा के बुझ्नु पर्यो भने सम्बन्धित भने म तपाईँलाई बताउँछु, 15 चाहिँ सम्बन्धित प्रदेश भन्दा बित्तिकै त्यो 15 फेरि पन्ध्र पर्सेन्ट चाहिँ नि तपाईँको चाहिँ नि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने चाहिँ 7 प्रदेशलाई बाँड्ने, अर्को 15% स्थानीय तहलाई बाँड्ने भनेको 753 बाँड्ने। यसरी बुझ्नु पर्यो, 753 स्थानीय तहले टोटल मूल्य अभिवृद्धि कर र अन्त शुल्कको 15% पाउँछन्। 7 प्रदेशले टोटल 7 प्रदेशले मूल्य अभिवृद्धि कर र अन्त शुल्कको 15% पाउँछन्। 70% चाहिँ केन्द्रीय सरकारकै खातामा, राजस्व खातामा त्यो जम्मा हुन्छ। यसरी सङ्घ प्रदेश स्थानीय तहमा हामीले राजस्व बाँडफाँड गर्छौँ। राजस्व पनि दुईवटा मात्र राजस्वको बाँडफाँड गर्छ, मूल्य अभिवृद्धि कर र अन्त शुल्क, यसैलाई नै राजस्व बाँडफाँड भनेर भन्छ। तपाईँलाई जहाँ जहाँ सोध्यो राजस्व बाँडफाँड भन्नाले के बुझ्नुहुन्छ भनेर भन्यो भने, राजस्व बाँडफाँड भन्नाले सङ्घीय सरकारले प्रदेश सरकार र स्थानीय तहको सरकारलाई बाँडफाँड गर्नको लागि निर्माण गरेको सङ्घीय विभाज्य कोषबाट बाँडफाँड गरिने राजस्वलाई राजस्व बाँडफाँड भनिन्छ। यो लेख्नलाई अलिक गाह्रो हुन्छ होला, विस्तार भन्छु है मैले। राजस्व बाँडफाँड भन्नाले सङ्घीय सरकारले सङ्घीय विभाज्य कोषबाट सङ्घ प्रदेश र स्थानीय तहलाई राजस्वको बाँडफाँड गर्ने पद्धतिलाई बुझिन्छ। राजमा तपाईँलाई सोध्यो राजस्व बाँडफाँड भन्नाले के बुझिन्छ भनेर लेख्नु पर्यो भने, फेरि मैले दोहोऱ्याएँ टिप्नुहोस्, राजस्व बाँडफाँड भन्नाले सङ्घीय सरकारले सङ्घीय विभाज्य कोषमा अन्त शुल्क र मूल्य अभिवृद्धि कोष, मूल्य अभिवृद्धि करको जम्मा गरेको रकम 70%, 15% र 15%का दरले बाँडफाँड गर्ने प्रणालीलाई राजस्व बाँडफाँड भनिन्छ। क्लियर भयो? अब यो राजस्व बाँडफाँड गर्ने आधार के हुन्? राजस्व बाँडफाँड त 70%, 15%, 15% गर्यो, 15% चाहिँ विभिन्न प्रदेशमा कसरी बाँडिन्छ? अनि त्यसपछि अर्को 15% 753 स्थानीय तहमा कसरी बाँडिन्छ? त्यसको त सूत्र चाहियो, यतिकै बाँडिँदैन। त्यो बाँडफाँड गर्दा, राजस्वको बाँडफाँड गर्दा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसको आधारमा बाँडफाँड गरिन्छ। फेरि बुझ्नुहोस्, सङ्घ प्रदेश र स्थानीय तहले प्राप्त गर्ने राजस्वको बाँडफाँड सङ्घीय सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा बाँडफाँड गर्ने गर्छ। बाँडफाँड गर्दा 70%, 15%, 15%ले बाँडफाँड गर्छ। त्यो 15% चाहिँ नि 7 प्रदेशमा 15% बाँड्दा, 753 स्थानीय निकायमा 15% बाँड्दा, उसले सूत्र बनाउँछ, राष्ट्रिय प्राकृतिक सूत्र विद्यालय सूत्र बनाउँछ, त्यो सूत्रको आधारमा बाँडफाँड गरिन्छ। त्यो सूत्र भनेको वेट हो, त्यो वेट निर्धारण गर्नको लागि राजस्व बाँडफाँड गर्ने सूत्र निर्धारण गर्नका लागि, राजस्व बाँडफाँड गर्ने वेट पत्ता लगाउनको लागि निम्न कुरालाई आधार लिइन्छ। अब राजस्व बाँडफाँडको आधार चाहिँ साथीहरूले लेख्नु पर्यो, पोइन्ट पोइन्टमा टिप्नु होला, राजस्व बाँडफाँड गर्ने आधारहरू। फेरि मैले भने है, राजस्व बाँडफाँड गर्ने आधारहरू तपाईँहरू सबैले सुन्नु भएको छ, सुन्नु भएको छ, मलाई कसैले रेस्पोन्स गरेर भन्नुभयो भने त सुनिन्छ, सुनिन्छ। अब बाँड्नुहोस्, बाँड्ने आधार चाहिँ अब लेख्नुहोस् है, राजस्व बाँडफाँड गर्ने आधार। अघि बिर्सिनी बहिनी तपाईँले पनि सम्झिराख्नुहोस् ल, अब मैले बिस्तार बोल्छु, नछुटाउनु होला। जनसङ्ख्या एउटा पहिलो पोइन्टमा जनसङ्ख्या, दोस्रोमा क्षेत्रफल, तेस्रोमा मानव विकास सूचक, तेस्रोमा मानव विकास सूचक, चौथोमा खर्चको आवश्यकता, पाँचौँमा राजस्व सङ्कलनमा गरेको प्रयास, राजस्व सङ्कलनमा गरेको प्रयास, छैटौँमा पूर्वाधार विकास र सातौँमा विशेष अवस्था। यो सातवटा आधारमा हामीले राजस्वको बाँडफाँड गर्छौँ। जनसङ्ख्या, क्षेत्रफल, मानव विकास सूचक, खर्चको आवश्यकता, राजस्व सङ्कलनमा गरेको प्रयास, पूर्वाधार विकास र विशेष अवस्था, यी सातवटा आधारमा हामीले राजस्वको बाँडफाँड गर्छौँ। होइन, दोहोऱ्याउनलाई होइन सर, एउटा डाउट मात्र हो। यो सङ्घीय विभाजन कोष भनेको पेट्रोल अप्रोप्रिएसन फन्ड हो, अप्रोप्रिएसन फन्ड बाँड्ने फन्ड। जनसङ्ख्या, क्षेत्रफल, मानव विकास सूचक, खर्चको आवश्यकता, राजस्व सङ्कलनमा गरेको प्रयास, पूर्वाधार विकास, विशेष अवस्था। अब यो राजस्व बाँडफाँड गर्दा सूत्र चाहिँ के के कुरालाई ध्यान दिएर बनाइन्छ, कुन कुनलाई कति कति पर्सेन्टेज दिन्छ म यहाँलाई बताउँछु है। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले केन्द्रबाट, सङ्घबाट प्रदेशलाई बाँडफाँड गर्दा र प्रदेशले स्थानीय तहलाई बाँडफाँड गर्दा कति कति आधार दिन्छ सूत्रको कुराको गर्छ। जनसङ्ख्यालाई सङ्घले प्रदेशलाई बाँड्दा जनसङ्ख्यालाई चाहिँ 70%, क्षेत्रफललाई 15%, मानव विकास सूचकलाई 5%, न्यून विकास सूचकलाई 10%। उदाहरणको लागि लेख्नु होला, उदाहरणको लागि सङ्घीय सरकारले प्रदेश सरकारलाई राजस्व बाँडफाँड गर्ने सूत्र राष्ट्रिय प्राकृतिक स्रोत तथा आयोगले निर्धारण गर्नु परेको खण्डमा, उदाहरणको लागि जनसङ्ख्यालाई 70%, क्षेत्रफललाई 15%, मानव विकास सूचकलाई 5% र न्यून विकास सूचकलाई 10% वेट दिई सूत्र बनाएर सिफारिस गर्ने गर्दछ। यति एउटा लाइन लेखे हुन्छ, जनसङ्ख्या, क्षेत्रफल, मानव विकास सूचक र न्यून विकास सूचक 70%, 15%, 5%, 10% ठ्याक्क सय भयो। त्यसरी चाहिँ राजस्वको बाँडफाँड गर्नुभयो केन्द्रले प्रदेशलाई बाँड्छ। अब प्रदेशले चाहिँ नि स्थानीय तहलाई बाँड्नु पऱ्यो भने कसरी बाँड्छ भन्दा, उसले चाहिँ केलाई आधार लिन्छ त भन्दा, जनसङ्ख्यालाई 45% प्रदेशले स्थानीय तहलाई बाँड्दा, स्थानीय तहमा त सबै सूचकहरू छैनन्, त्यसो भएर तिनवटा मात्रै आधार लिन्छ। एउटा चाहिँ जनसङ्ख्यालाई आधार लिन्छ, अर्को सडकलाई आधार लिन्छ, अर्को वन र हरियालीलाई आधार लिन्छ। धेरै सूचक प्राप्त नभएको हुनाले वन तथा हरियाली, सडक र जनसङ्ख्या जस्ता कुरालाई आधार मानेर प्रदेशले चाहिँ स्थानीयलाई बाँड्ने कुरा 773 आफ्नो प्रदेश अन्तर्गतको लागि। फेरि 773 भनेको तपाईँले फेरि एउटै प्रदेशले सबै 773 भन्ने बुझ्दा होइन, आफ्नो प्रदेश माताहरूको स्थानीय त आफ्नो प्रदेश अन्तर्गतको क्यालाई 45% जनसङ्ख्या, 50% सडक र 5% वन तथा हरियाली। केन्द्रले चाहिँ प्रदेशलाई बाँड्नेमा अलि राम्रो सूचकहरू छ, जनसङ्ख्या, क्षेत्रफल, मानव विकास सूचक, न्यून विकास सबै पाउने भयो उसले इन्फर्मेसन, त्यसो गरेर त्यो उसको इन्डिकेटर बनायो, त्यसको आधारमा सूत्र बनायो। स्थानीय तहको डेटा नभएको हुनाले तिनवटालाई मात्रै आधार माने, जनसङ्ख्यालाई, सडकलाई र वन तथा हरियाली। तिनवटामा 45% जनसङ्ख्या, सडकमा 50% र वन तथा हरियालीमा 5%, यो पनि सही रहेको। यसरी चाहिँ राजस्वको बाँडफाँड गर्दा यी आधारमा, यो सूत्रको आधारमा सङ्घले प्रदेश र स्थानीय तहलाई बाँडफाँड गर्दछ। यो मैले राजस्व बाँडफाँडको सूत्र पनि बताएँ, आधार पनि बताएँ, अनि राजस्व बाँडफाँड कसले गर्छ र कुन कुन राजस्व मात्रै बाँडफाँड गरिन्छ, यति कुरा तपाईँहरूलाई मैले बताइसकेपछि, अब प्राकृतिक स्रोत साधन र रोयल्टीको बाँडफाँड कसरी गरिन्छ हामी अर्को लाइनमा लाग्छौँ। राजस्व अन्तर्गत प्राकृतिक स्रोत र रोयल्टी पनि त्यस अन्तर्गतै पर्छ, त्यसलाई पनि हामी राजस्व नै भन्छौँ है, सम्झिराख्नुहोस्। प्राकृतिक स्रोत साधनबाट प्राप्त राजस्व र रोयल्टी भनेको गैर कर राजस्व। यो मूल्य अभिव्यक्ति कर र अन्तशुल्क चाहिँ कर राजस्व भयो, कर राजस्वको बाँडफाँड गर्दा चाहिँ यसरी बाँड्ने भयो। अब गैर कर राजस्व जसलाई हामीले प्राकृतिक स्रोत साधनबाट प्राप्त राजस्व र रोयल्टीबाट प्राप्त राजस्व भनेर भन्छौँ। प्राकृतिक स्रोत साधन तथा रोयल्टीबाट प्राप्त राजस्वको बाँडफाँड गर्दा विभिन्न आधारमा गरिन्छ। अब म तपाईँलाई बताउँछु प्राकृतिक स्रोत साधन र रोयल्टी अन्तर्गत के कुरा पर्छन् र प्राकृतिक स्रोत साधन तथा रोयल्टीको बाँडफाँड कसरी गरिनेछ भन्ने कुराको बारेमा म तपाईँलाई अब बताउँछु। हामीले के बुझ्नु पर्यो भने हामीले बाँडफाँड गर्दाखेरि चाहिँ हामीले रोयल्टी अथवा प्राकृतिक स्रोत साधनको बाँडफाँड, राजस्वको बाँडफाँड, प्राकृतिक स्रोत साधनको बाँडफाँडको लागि चाहिँ हामीले आधारहरू बनायौँ। प्राकृतिक आदर्शको आधार तपाईँलाई राजस्व बाँडफाँडको आधार पनि भने मैले जनसङ्ख्या, क्षेत्रफल, मानव विकास हुन्छ, खर्चको आवश्यकता, पूर्वाधार विकास, विशेष अवस्था भनेर भने। अब प्राकृतिक स्रोत साधन र रोयल्टीको बाँडफाँड गर्ने आधार के हुन्छ भनेर हामीले सोध्यौँ राजा भने कि हामीले के भन्यो। अब म तपाईँलाई बुझाउँछु, यो प्राकृतिक स्रोत साधनको बाँडफाँड गर्नु पर्यो भने प्राकृतिक स्रोत साधनको बाँडफाँड गर्ने, रोयल्टीको बाँडफाँड गर्ने आधारहरू के हुन् त भनेर भन्यो भने चाहिँ म यसको बारेमा तपाईँलाई बताउँछु। प्राकृतिक स्रोत साधनको बाँडफाँड गर्दा निम्न आधारहरू लिइन्छ, सम्झिराख्नुहोस् है। प्राकृतिक स्रोत साधनको राजस्वको बाँडफाँड अघि मैले भने, अब प्राकृतिक स्रोत साधनको बाँडफाँड चाहिँ कसरी गरिन्छ भने, प्राकृतिक स्रोत साधन भनेको पाँचवटा मात्रै हुन्छ। फेरि पहिला प्राकृतिक स्रोत साधनकै बारेमा कुरा गरौँ, बाँडफाँडको आधारभन्दा अगाडि प्राकृतिक स्रोत साधनबाट प्राप्त रोयल्टी वा स्रोत साधन प्राकृतिक स्रोत साधनबाट प्राप्त राजस्व भन्नाले पाँचवटा क्षेत्रबाट मात्रै आउँछ। पाँचवटा क्षेत्र पार्नुहोस्, पाँचवटा टिप्नुहोस् चाहिँ बतान, विद्युत, वन, खानी तथा खनिज, पानी तथा अन्य प्राकृतिक स्रोत, यति पाँचवटाबाट मात्रै रोयल्टी प्राप्त हुने हो। प्राकृतिक स्रोतबाट पाउने रोयल्टी भनेको जम्मा कतिवटाबाट पाइँदो रहेछ, पाँचवटाबाट। एउटा पर्वतारोहणबाट, एउटा विद्युतबाट, अर्को वनबाट, अर्को खानी तथा खनिजबाट, अर्को पानी तथा अन्य प्राकृतिक स्रोतबाट। पानी भनेको त्यो जलविद्युत जस्तै ऊर्जा जस्तै हो, त्यो पनि खाने पानी पनि हुन्छ यसमा। पानी तथा अन्य प्राकृतिक स्रोत, खानी तथा खनिज, वन, विद्युत, पर्वतारोहण, पाँचवटा है। पाँचवटा चाहिँ प्राकृतिक स्रोतलाई हामीले प्राकृतिक स्रोत भन्छौँ, तिनैबाट रोयल्टी प्राप्त हुन्छ। अब यो रोयल्टी अथवा प्राकृतिक स्रोत साधनबाट प्राप्त हुने पैसा बाँड्नु पर्यो भने कसरी बाँडिन्छ, प्राकृतिक स्रोत साधनको परिचालन गर्दा के आधारमा लिइन्छ भनेर भन्यो भने यसका पनि चार पाँचवटा पोइन्ट छन् हजुरहरूले यो पोइन्ट सम्झने। प्राकृतिक स्रोत साधन वा रोयल्टीको बाँडफाँड गर्दा विभिन्न तहका सरकारबीच निम्न आधारमा बाँडफाँड गरिन्छ। एउटा राजस्वको अवस्था र उठाउन सक्ने क्षमता, सम्झिराख्नुहोस् है, त्यति राजस्वको अवस्था र उठाउन सक्ने क्षमता, अर्को लगानी गर्न सक्ने क्षमता, राजस्व उठाउने क्षमता, लगानी गर्न सक्ने क्षमता, अर्को प्राप्त उपलब्धिको हिस्सा, कति कति चाहिँ प्रतिशत प्राप्त हुन्छ उपलब्धि, त्यसको को कसले कति बाँड्ने भने उपलब्धिको हिस्सा, अर्को त्यो उपलब्धिको उपभोगको हिस्सा, अर्को पूर्वाधारको अवस्था र आवश्यकता, अर्को आर्थिक र भौगोलिक बनोट कस्तो छ, आर्थिक अवस्था कस्तो छ, भौगोलिक बनोट कस्तो छ, यसका आधारमा चाहिँ प्राकृतिक स्रोत साधनको बाँडफाँड गर्ने गरी सम्झिराख्नुहोस्। प्राकृतिक स्रोत साधनको बाँडफाँड गर्दा राजस्वको अवस्था र उठाउने क्षमता, लगानी गर्न सक्ने क्षमता, प्राप्त उपलब्धिको कन्जम्सन उपभोग कसले गर्छ त्यो हुने भयो, उपभोग कति प्रतिशत गर्न पाइन्छ, पूर्वाधारको अवस्था के छ, आर्थिक अवस्था र भौगोलिक बनोट के छ, यसका आधारमा प्राकृतिक स्रोत साधन वा रोयल्टीको बाँडफाँड गर्ने गरिन्छ। अब प्राकृतिक स्रोत साधन तथा रोयल्टीको बाँडफाँड गर्दा कति कति पर्सेन्ट बाँड्ने त, अब हामी अर्कोमा जाउँ। प्राकृतिक स्रोत साधन र रोयल्टीको बाँडफाँड गर्दा 50%, 25% र 25% दरले बाँडिन्छ। जस्तै मानौँ नेपाल सरकारले 50% पाउने भयो, सम्बन्धित प्रदेश दुई नम्बर प्रदेशको प्राकृतिक स्रोत हो भने त्यो दुई नम्बरले मात्रै पाउँछ, तिन नम्बर प्रदेशको प्राकृतिक स्रोत हो भने त्यसले मात्रै पाउने हो, सबैलाई बाँड्ने होइन। यो सम्बन्धित प्रदेश, सम्बन्धित स्थानीय तह र सरकार, त्यसले 50%, 25% र 25% भयो। जस्तो मानौँ यो चाहिँ हाम्रो माउन्ट एभरेस्ट, माउन्ट एभरेस्ट भनेको चाहिँ नि सोलुखुम्बु जिल्ला भयो, यो सोलुखुम्बु भनेको चाहिँ नि अहिले हाम्रो एक नम्बर प्रदेशमा पर्यो, एक नम्बर प्रदेशले त्यो माउन्ट एभरेस्टको रोयल्टी 25% पाउने भयो। अनि त्यो सोलुखुम्बु नगरपालिका गाउँपालिका, सोलु गाउँपालिका जुन छ त्यो माउन्ट एभरेस्ट भएको गाउँपालिका, त्यसले 25% पाउने भयो। नेपाल सरकारले 50% पाउँ त्यसरी बुझ्नु पर्यो. माछा बुर्सेको कुरा आयो भने गण्डकी प्रदेशले चाहिँ 60% पाउने भयो. माछा बुर्से नगरपालिका अन्नपूर्ण नगरपालिकाले त्यसले माछा बुर्से नगरपालिका त्यसले 25% पाउने भयो. नेपाल यसरी प्राकृतिक स्रोतको बाँडफाँड गर्दा 50% 25% र 25%का आधारमा हामीले बाँडफाँड गर्दा रहेछौँ. अब यसको आधार के हो त भनेर भन्यो भने त्यही हाम्रो लगानी गर्न सक्ने क्षमता, राजस्वको क्षमता, आर्थिक अवस्था, पूर्वाधारको अवस्था, त्यसलाई हेरेर त्यसको आधारमा वेट बनाएर बाँड्ने. त्यसरी वेट बनाएर बाँड्दाखेरि पनि अघि नै राजस्वको वेट जुन छ के राजस्वको वेटमा यसले बाँड्छ भनेको जनसङ्ख्या, सडक, गाउँ तथा हरियाली यसको कुरालाई आधार बनाएर बाँड्ने हो. तर यसमा चाहिँ बाँड्न किन परेन त सिधै भन्दाखेरि सम्बन्धित प्रदेशले आफै पाउने भएको, सम्बन्धित पालिकाले नै पाउने भयो भनेपछि यसमा त बाँडफाँड गर्नुको लागि सूत्रै बनाउनु पर्ने भयो. 50% 25% 25%ले बाँडफाँड गरेपछि यो प्राकृतिक स्रोत सम्बन्धित प्रदेश र सम्बन्धित स्थानीय तहले पाउने भएको हुनाले यही 50-25-25 सूत्रकै आधारमा बाँडियो. थप सूत्र यसको लागि बनाउनु परेन. आधार चाहिँ नि हाम्रो कसरी पाउने भन्ने सवालमा चाहिँ नि यो अघि मैले आधार भन्ने 5-7 राजस्व हुन सक्ने क्षमता लगायत यी सबैलाई भनिदिनु. अब यो फेरि दुईवटा चाहिँ स्थानीय तहमा बाँड्नु पऱ्यो. एउटै प्रदेश अन्तर्गत दुईवटा स्थानीय तहमा बाँड्नु पऱ्यो भने यो आधार लिएर यो अघि राजस्वको जुन सूत्र थियो जनसङ्ख्या, क्षेत्रफल र तपाईँको चाहिँ नि वन तथा हरियाली, जनसङ्ख्या, सडक र वन तथा हरियाली यो हेरेर त्यसको आधारमा त्यो दुईवटा अधिकारमा दुईवटा स्थानीय तहमा बाँड्ने दुई वा दुईभन्दा बढी जतिले त्यसको सेयर गर्नुपर्ने हुन्छ. यसरी हामीले राजस्वको बाँडफाँड गर्दा यी हस्तान्तरण अन्तर्गत राजस्व र अनुदान राजस्व र अनुदानको बाँडफाँड गर्दा राज अन्तर्गत राजस्व र प्राकृतिक अनुदान अन्तर्गत 4 प्रकारको अनुदान रहेछन्. यसरी 4 अनुदान र 3 राजस्वको बाँडफाँड, 3 भनेको मैले प्राकृतिक स्रोत साधन, रोयल्टी र राजस्व भने यसको बाँडफाँड. प्राकृतिक स्रोत साधनमा 5, रोयल्टीमा चाहिँ तपाईँको देशैबाट आउने भयो रोयल्टी चाहिँ, राजस्वमा चाहिँ 2 मूल्य अभिवृद्धि गरेर अन्तस्व यिनीहरूको बाँडफाँड गरेरलाई हामी राजस्व बाँडफाँड भनिभयौँ. 4 प्रकारको अनुदान बाँडलाई चाहिँ अनुदानको बाँडफाँड. यीका आधारमा यसरी चाहिँ राजस्व र प्राकृतिक स्रोत साधनको अनुदान अनुदान राजस्वको बाँडफाँड यो हाम्रो सङ्घीय वित्तीय प्रणालीमा अन्तर सरकारी वित्त हस्तान्तरण परिषदमा यी तरिका यी विधिबाट यिनीहरूको बिचमा बाँडफाँड गरिन्छ. यति भइसकेपछि मैले कन्सेप्ट तपाईँहरूलाई बुझाएँ, यसका आधार पनि बुझाएँ, यसका अहिले समस्या के छन् त्यसको बारेमा म कुरा गर्छु है. अब हामी समस्यामा जाउँ अनि त्यसपछि 5 तपाईँलाई मैले समस्याको बारेमा बताएपछि तपाईँलाई आधी घन्टा पुरैलाई सोध्ने म अवसर दिन्छु. मलाई यहाँ च्याटमा क्वेसन लेखिराख्नुहोस्, यो च्याटमा चाहिँ तपाईँले के बुझिरहेको छैन, काहीँ कन्फ्युज छ, यसमा क्वेसन्सहरू राख्नु होला प्लिज. यो च्याटमा च्याट बक्स छ, त्यहाँ त्यो च्याट बक्समा चाहिँ मजाले क्वेसन्सहरू सर यो बताइदिनुहोस् भनेर त्यहाँ लेख्नुहोस्, म त्यसको बारेमा बताउँ. अब यसको च्याटमा लेख्नु न, त्यहाँ च्याटमा चाहिँ तपाईँले लेख्नु मिल्छ. 3 त कसैले केही लेख्नु भएको छ अब यो राजस्व अनुदानको बाँडफाँडमा अनुदान अथवा राजस्व बाँडफाँडमा अन्तर सरकारी वित्त हस्तान्तरण र राजस्व बाँडफाँडमा के समस्या छ यसको बारेमा कुरा गरौँ. समस्या चाहिँ के छ भन्दा त पहिलो त सबै प्रदेश र सबै स्थानीय तहको विकासको अवस्था समान नभएको कारणले र सीमित स्रोत साधन भएको कारणले बाँडफाँडमा समस्या छ. स्रोत साधन भएको आवश्यकता चाहिँ हरेक प्रदेश स्थानीय तहको धेरै भएको कारणले गर्दा यसमा चाप पर्ने भएको छ. त्यसलाई कसरी सीमित स्रोत साधनबाट अधिकतम फाइदा पाउने गरेर कसरी समान तरिकाले बाँड्ने भन्ने एउटा समस्या हाम्रो त्यो पहिलो. दोस्रो समस्या हाम्रो के छ भन्दाखेरि चाहिँ सबै स्थानीय तहहरू, सबै प्रदेशहरू राजस्वको दृष्टिकोणले, प्राकृतिक स्रोत साधनको दृष्टिकोणले उत्तिकै कम्प्लिकेट छैनन्, उत्तिकै सक्षम छैनन्. कसैले धेरै राजस्व सङ्कलन गर्न सक्ने क्षमता राख्छन्, कसैसँग प्राकृतिक स्रोत साधन धेरै छ, कसैसँग प्राकृतिक स्रोत साधन छैन, राजस्व उठाउन सक्ने क्षमता पनि प्राप्त छैन. यस कारणले गर्दा यो अर्को एउटा समस्या हाम्रो देखा पऱ्यो. प्राकृतिक स्रोत साधन र राजस्व सबैसँग बराबर नभएको कारणले गर्दाखेरि पनि हाम्रो समस्या छ. तेस्रो, कतिपय अवस्थामा हामीले तथ्याङ्क यसलाई डिसएग्रिगेटेड भनेर भन्छ. एकमुष्ट तथ्याङ्क त पाइन्छ तर अन्डीकृत गरेको सूचनाहरू हामीले प्राप्त गर्न सक्दैनौँ. अन्डीकृत गरेको सूचना हामी प्राप्त गर्न सक्दैनौँ. अन्डीकृत गरेको सूचना भनेको हरेक स्थानीय पालिकाको, हरेक प्रदेशको मानव विकास सूचक, भौतिक अवस्था, सडकको अवस्था, सिँचाइको अवस्था, खाने पानीको अवस्था, स्कुलको अवस्था, ए टु जेड डेटा हामीले पाउन सक्ने अवस्था भएको भए यो बाँड फाँडको सक्यो। तथ्याङ्क चाहिँ पर्याप्त मात्रामा स्थानीय तहमा तथ्याङ्क छैन, प्रदेशमा पनि पर्याप्त तथ्याङ्क छैन, त्यसले गर्दा बाँड फाँड गर्न गाह्रो चाहिँ तथ्याङ्क गाह्रो परेको छ। अर्को हाम्रो के छ त भन्दाखेरि चाहिँ हाम्रो भूबनोट, हाम्रो भूबनोट चाहिँ नि अलिक समान छ, कुनैमा जनसङ्ख्या थोरै छ, भूगोल ज्यादा छ, कसैमा भूगोल कम छ, जनसङ्ख्या व्यापक छ, त्यस्तो भूगोल र जनसङ्ख्यालाई कसरी म्याचिङ गर्ने समस्या हाम्रो छ, त्यसलाई कसरी अनुकूल बनाउने, त्यसलाई कसरी कोल बनाउने भन्ने पनि हामीसँग समस्या छ बाँडफाँडको सवालमा। अर्को चाहिँ हाम्रो यो राजस्व अथवा अनुदान बाँडफाँडको सवालमा अहिले पनि केही टर्म्स एन्ड कन्डिसनहरू स्पष्ट छैन, प्रदेशले स्थानीय तहले वा सङ्घले प्रपोर्सनेटली बाँड्ने जुन पैसा छ त्यसमा कस्तो कस्तो शर्तहरू केन्द्रले पालना, केन्द्रले भनेको कस्तो कस्तो शर्त पालना गर्नुपर्ने त्यो कुरा प्रदेश र स्थानीय तहको आवश्यकता एउटा छ, केन्द्रले दिने शर्तहरू चाहिँ अर्को प्रकृति भएको कारणले गर्दाखेरि पनि समस्या भइरहेको छ। अर्को हामी सङ्घीय प्रणालीमा गइरहँदा केन्द्र सरकारले प्रदेश र स्थानीयलाई पर्याप्त अधिकार नदिएको नै पनि समस्या छ, अनि करको दोहोरो पना परेको भन्ने समस्या छ, स्थानीय तह प्रदेश र सङ्घले त्यहीले कर उठाउँदा करको दोहोरा पना पर्यो भन्ने पनि समस्या यसमा रहेको छ। र अनि सँगसँगै चाहिँ यो रिसोर्सको चाहिँ इक्वल डिस्ट्रिब्युसन भएन भनेर कतिपय प्रदेशले चाहिँ हामीले पाउने भन्दा कम पैसा पायौँ भनेर पनि दावी गरिरहेको अवस्था छ, यद्यपि यसमा फ्याक्टकै आधारमा उनीहरूले पाएको भन्ने त दिन सकेका छैनन्, मौखिक रूपमा अथवा अनुमानको भरमा त्यो पनि भन्ने गरिएको छ। त्यसैले चाहिँ अलिक विकासमा पछाडि परेका प्रदेश र स्थानीय तहलाई कसरी बढी एलोकेट गर्न सकिन्छ भन्ने कुरामा अब ध्यान पनि देखिन्छ। अन्तर्राष्ट्रिय अभ्यास हेऱ्यो भने पनि पाँच पाँच वर्षमा चाहिँ यस्तो हामीले रिभ्यू गर्नुपर्ने हुन्छ, यो अन्तर सरकारी वित्त हस्तान्तरण अन्तर्गतका कुराहरू राष्ट्रिय प्राकृतिक सुरक्षा वित्त आयोगले अरू मुलुकमा पनि पाँच पाँच वर्षमा रिभ्यू गर्छ, हरेक वर्ष पनि यसमा रिभ्यू गर्न सकिन्छ गर्ने नगर्ने भन्ने होइन, तर एकपटक रिभ्यू गरेपछि पाँच वर्षसम्म त्यही फर्मुलालाई मान्य गर्नु भन्ने हुन्छ। अन्तर्राष्ट्रिय रूपमा बेला बेलामा यसको अनुगमन गरेर उत्तर दिने तारो र एक एक गरेर मलाई चाहिँ ह्यान्ड वेभ गरेर चार वर्षमा तपाईँहरूले केही क्वेसन लेख्नु भएन।